तपाईलाई कहिले काहीँ अपशब्द प्रयोग गर्ने गर्थे गर्दैन थिए? त्यहाँ बसेकाले जाँड खाएर आउने कुरा मुहाको गाली गर्ने के भन्ने अब त मर्जे तेरो छोरोले मैले पालिदिन्छु तेरा पैसा भेइए खाएर भेइए मुख नपेट भन्ने यस्तो गर्ने त्यहाँबाट तँलाई पङ्खा रिमेन बाँधिदिन्छु त्यही पङ्खा रिमेन बाँधेको हेर पङ्खा हेर बसे हामीसित कुरा नगर भनेर त्यस्ता शब्द प्रयोग गरे। त्यसपछि अब रुँदै बस्दै गर्नु पऱ्यो उनीहरू म भित्र छु होइन उनीहरू बाहिर निस्कने बाहिर छु होइन भित्र जाने म कसै सित बोल्ने त सारा भएन। मान्छे कतिसम्म घाती हुँदो रहेछ है अर्काको जीवनमाथि खेलवाड गरे मलाई त खेलाउन गरायो नि के भन्न चाहनुहुन्छ यी रामप्रसाद पौडेललाई कारवाही होस् भन्ने चाहनुहुन्छ? कारवाही त अब मलाई यस्तो अलभद्र पारेपछि त कारवाही त हुनु पर्यो नि सर कारवाही त गर्नु पर्यो उसले घर किने मेरो मलाई मजाउँछु भनेर घर किनेर बसे पहिले किनेका थिए कि कहाँ कहाँ हो बेङ्गलोरमा घर किनेर बसे पहिला थिएन तपाईँ नै पहिला भाडामा बस्तु यही मिर्गौलाई फेरिदिन्छु भनेपछि पैसा बुझ्दै घर किन्दै गरौँ। 3 वर्षसम्म होटल कोठामा कष्टकर जीवन जिउँदा कति पीडा भयो? पागल जाने सर दिदीले सान्त्वना दिएर कसैसित बोल्न दिँदैनन् बोल्न नदिँदाखेरि पागल जाइ हुन्थे घोटो भरेर रुनी। श्रोता सुनिहाल्नुभयो यी जोहाङ गाविस वडा नम्बर 6 कि पार्वती कुमारी उपाध्यायको पीडा जसलाई तुराङ 6 का रामप्रसाद पौडेलले उपचार गर्ने नाममा लाखौं रुपियाँ ठगे भन्ने कुरा। यस्ता घाती यस्ता दरिद्र र ठग व्यक्तिहरू पनि हुँदा रहेछन् हाम्रो समाजमा भन्ने कुरा उहाँको घटनाले देखाउँछ। आरोपित रामप्रसाद पौडेलसँग पटक पटक सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन। उहाँको केही प्रतिक्रिया छ भने हामीसँग सम्पर्क राख्न सक्नुहुनेछ र यी पीडित महिलाको उजुरीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि यथाशीघ्र छानबिन र दोषी उपर कारवाही गरोस् भन्दै उहाँसँगको कुराकानी यही बिट मार्न चाहन्छु। हस्त दिदी अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो। जीवनको गोरेटोमा बागलुङ जिल्लामा अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरी हत्या गरिएकी महिलाको घटना। नारीहरूको महान पर्व हरितालिका तीज सकिएको छ तर तीज गीत नाचको उल्लासमय त्यो क्षण भने आँखा वरिपरि घुमेको होला। हुन पनि महिलाहरूका लागि अघि पछि जति दुःख वेदना सहे पनि हरितालिका तीज त्यही दुःख वेदना बिसाउने चौतारी हो। त्यसै चौतारीमा रातै दिनको दुःख वेदना बिसाउँदै थिइन् उनले। श्रीमान शारीरिक र मानसिक रूपले कमजोर हुँदै गएपछि छोराछोरीको पालन पोषण पठन पाठन लगायत घरको सबै बोझ नै माथि थियो। बिहानै उठ्ने एउटा सानो किराना पसल खोल्ने र दिनभरि कुरेर साँझको चुलो मुस्किलले चलाउँदै आएकी थिइन् उनले। तीजको बेला सम्भ्रान्त परिवारका महिलाहरू हजारौं मूल्यको कोखे तिल्लरी झुम्का क्लिप लगायतका गहना र महँगा महँगा कपडा खरिद गर्दै थिए तर उनलाई एकजोर जस्तो छ त्यस्तै कपडा भए तीज चल्दै थियो। अन्तत उनका लागि तिनै सामान्य कपडाले पनि तीज चल्ने भयो र हिँडिन माइततिर। आखिर गहना कपडाले मात्रै तीजमा खुसी ल्याउँछ भन्ने कुरा गलत रहेछ। उनको सामान्य कपडाले पनि तीज निकै रमाइलो भयो। कम्तीमा पनि ऋषि पञ्चमीसम्म माइतीमै बस्ने रहर कसलाई हुँदैन र उनलाई पनि थियो तर कसले गरिदियोस् घरमा। उनले आएर त्यो सानो किराना पसल नखोल्ने हो भने छोराछोरीको हातमुख जोडिन्न। उता श्रीमान पनि टुलु टुलु श्रीमतीको आर्जन कुरेर बस्ने हो। त्यसैले पनि तीजको अर्को दिन उनी माइतबाट हिँडिन्। उनको बाटोमा ज्यान भए पनि मन उनै घरका छोराछोरी श्रीमानमा थियो तर नीतिले उनलाई घर पुग्नै लागेको बेला बीच बाटैबाट चुन यो बागलुङकी चेलीको दर्दनाक घटना हो। हेर्नुहोस् न ती जस्तो नारीहरूको महान पर्वमा उनीहरूले माया ममता र श्रद्धा पाउनु पर्ने बेला हो तर दुर्भाग्य यसपालिको तीजमा बागलुङकी ती चेलीसहित पश्चिम नेपालमा मात्रै श्रृङ्खलाबद्ध रूपमा 3 महिलाको निर्ममतापूर्वक हत्या भयो। एउटी माइत हिँड्दै गरेकी रुकुमकी चेलीलाई आफ्नै श्रीमानले घाँटी थिचेर भिरबाट फाली हत्या गरे भने बागलुङमा पनि एउटीलाई श्रीमानले नै बन्चारो प्रहार गरी हत्या गरे अनि अर्की माइतबाट फर्केकी चेलीकी चेलीलाई अज्ञात व्यक्तिले बाटैमा खुकुरी प्रहार गरेर हत्या गरे। यसरी तीज जस्तो चाड पर्वमै महिलाहरू प्रति बढ्दो हत्या हिंसाका घटनाले पश्चिम नेपालका अधिकार कर्मी चिन्तित बनेका छन् भने सर्वसाधारण महिलाहरू त्रासमा बाँचेका छन्। यसरी तीजको दुई दिनको अन्तरालमा पश्चिम नेपालमा तीनवटी महिलाको हत्या घटना मध्ये आजको जीवनको गोरेटोमा रहस्यमय रूपमा कसैले निर्ममतापूर्वक हत्या गरिएकी उनै बागलुङकी महिलाको हत्याकाण्ड उठान गर्दैछौ हामी। पर्वत जिल्लाको पाङ नोहरा स्थित माइतीमा धुमधामसँग तीज मानेर बागलुङको सिगाना सात घर भई हाल बिहु एक दोबिल्लामा व्यापार व्यवसाय गर्दै आइरहेकी 36 वर्षीय रूपा गौतमको गत बिहिबार तीजकै दिन बागलुङ नगरपालिकाको बोक्से गौरामाथि सडकमा अज्ञात मानिसले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। बागलुङ नगरपालिका जस्तो खुल्ला बजार नजिकै त्यो पनि दिन दहाडै उनलाई अज्ञात व्यक्तिले गर्दनमा खुकुरी प्रहार गरी शरीर एकातिर टाउको अर्कोतिर बनाएर सडकमा लडायो। जुन घटनास्थलको दृश्य असाध्यै दर्दनाक थियो। सायद उनले गुहार माग्दै थिइन् र फोन गर्दै थिइन्, तर गुहार माग्न नपाउँदै कुन नरपिशाचले उनको गर्दनमा खुकुरीले छिद्यो र उनी हे मेरा नानी बाबु हो भन्न समेत पाइनन्। 81 रक्तमय अवस्थामा उनको शव सडकमा देखे। स्थानीयवासीले र प्रहरीमा खबर गरे। त्यसपछि बागलुङ बजारमा सन्नाटा छायो। उनको शव उठाइयो र धौलागिरी अञ्चल अस्पतालमा पोस्टमार्टम गराउन लगियो। उनको शव नजिकै रगतको पोखरी बनेको थियो। रातो सुरुवाल बुट्टावाला माथिल्लो कपडा एउटा चप्पल खुट्टामा जस्ताको त्यस्तै रहेको थियो भने एउटा चप्पल पैतालासँगै कोखे परेको थियो। ब्याग भिरेको भिरै मोबाइल हातमै थियो। त्यो दृश्यले उनका आफन्तलाई मात्र होइन अन्य प्रत्यक्षदर्शीलाई समेत रुहायो। तीजको बेला टोल टोलमा नाच गीत खुसियाली चल्दै थियो, तर रूपा गौतमको सडकमा शव थियो। त्यस घटनाबाट बागलुङका महिला अधिकार कर्मीहरूले कानुनी राज्यको उपहास भएको भन्दै सम्बन्धित निकायमा तत्काल हत्या र पत्ता लगाउन जोरदार माग गरे। तर झन्डै एक हप्ता बित्न लाग्दा पनि हत्या र पत्ता लगाउन सकिएको छैन। यस सम्बन्धमा हामी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख डिएसपी प्रेमबहादुर बस्नेतसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो, नमस्कार। नमस्कार। प्रेमबहादुर बस्नेत डी साहब होइन? हजुर। डी साहब, जुन गत बिहिबारका दिन दहाडै चाहिँ नि जो 36 वर्षीय रूपा गौतमको खसी काटेर खुकुरीले गर्दनमा काटेर चाहिँ हत्या भयो बागलुङ बजारमा, यस घटना विवरण बारे बताइदिनुहोस् न। त्यहाँ के अज्ञात मान्छे नै बाटोमा हिँडिरहेको अवस्थामा एउटा शान्त ठाउँमा आक्रमण गरेर हत्या गरेको हो। त्यसको विषयमा अहिले जुन दिन दाडै बागलुङ बजार जस्तो त्यो खुल्ला सडकमै त्यसरी महिलालाई काटेर हत्या गरियो र मान्छे फरार भए, पक्रिन सकिएको छैन, अलिकति बागलुङको शान्ति सुरक्षामा यसले त गम्भीर प्रश्न चिन्ह त खडा गर्यो नि। बजारमा होइन, बजारभन्दा अगाडि यो अलिकति जङ्गल एरियामा एकलासै ठाउँमा अलिगान्त ठाउँमा चाहिँ त्यो घटना भएको छ। त्यो घटनाले समग्र शान्ति सुरक्षाको घटना भयो, त्यो घटना नहुनु पर्थ्यो, घटना भयो। तर त्यसको अर्थ चाहिँ अब शान्ति सुरक्षा नै थिएन, त्यस कारणले घटना भयो भन्ने कुराको विश्लेषण जतिको जस्तो लाग्छ। त्यसको अनुसन्धान अब हामी गर्दैछौँ। हेरौँ, लुट्नका लागि हो या अन्य रिसिभले भन्ने अनुमान छ? अहिले त्यो अनुसन्धानको विषयमा हामी यही नै भनेर अहिले डिस्क्लोज गर्ने अवस्था, हामीले अहिले अनुसन्धानको विषयवस्तु भएको हुनाले अहिले हामीले त्योभन्दा बढी भन्नु मिल्दैन। पछि भविष्यको विषयमा चाहिँ हामी जो हत्या खोज्नलाई प्रहरी चाहिँ लागि परेकै छ, एकदम सक्रिय रूपमा लागिरहेको छ। हस्, तपाईँलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। हस् हस्, थ्याङ्क यू। उनका माइतीजनका अनुसार आक्रमण हुनुको त्यस्तै 20-25 मिनट अघि मात्र रूपाले आफ्नै आमालाई म घर पुग्नै लागे आमा भनेर फोन गरेकी थिइन्। यस सम्बन्धमा हामी उनै मृतक रूपाका दाजु तेज प्रसाद सुवेदीसँग टेलिफोनमा कुराकानी गर्दैछौ। सुनौ। हेलो, नमस्कार। नमस्कार। को तेज प्रसाद सुवेदी बोल्नु भएको होइन? हजुर, तेजनाथ सुवेदी। ए, तेजनाथ सुवेदी होइन? मृतकको दाजु पर्नुहुन्छ। हजुर। त्यस दिन कति बजे के भनेर हिँड्नु भएको थियो तपाईँको बहिनी माइतबाट? माइतबाट घर जाँदाखेरि, माइतबाट घरमा जाँदाखेरि सर अब के 2 बजेतिर हिँड्नु भएको हो है? 2 बजे हिँडेर बाग्लुङमा कति 3:30 बजेतिर अब दिइरहेपछि सायद चन्द्रकिशोर चला भाउजूहरू माथि हेर्नु भएको थियो। माइतबाट आएपछि चन्द्रकिशोर पुरा भयो, भाउजूहरू छ र भाउजूहरू छ र त्यसपछि बागमती बजार जानुभयो। बागमती बजारबाट चाहिँ हामी घर जाने क्रममा गाडीको बाटो यता बाटो बाटो हिँड्दै गयौँ। मूर्तिबाङतिरको बाटो हजुर, मूर्तिबाङ जाने बाटो बागबाट ठ्याक्क चेर्सो बालुभन्दा बजारमा मात्र चेर्सो बाटो छ गुरु बाटो। 5 बजेको टाइममा हो तपाईँको त्यहाँ गाडी जहाँ पाइन्छ हामी चाहिँ 4 घन्टा गइदिएर थियो होइन, अनि त्यहाँ बाटोमा हिँड्दै गयो। घरबाट कुनै झोला सोला के ल्याउनु भएको थियो? एउटा सानो हातको झोला थियो। बाटोमा म यहाँ आइपुगे भनेर कतै बिच बाटोबाट बहिनीले फोन गर्नु भएको थिएन? बिच बाटोबाट ल के आमाले फोन गर्दाखेरि ल आमा म चाहिँ अब 10-15 मिनटमा घर पुग्छु, 10-15 मिनटमा घर पुगेपछि म हजुरलाई फोन गर्छु, अहिले फोन राख्नु फोन त चाहिँ यसको 15 मिनटपछि बल्ल त्यस्तो हत्या भएर छैन त? 15 मिनट अब त्यसको अब कति अब होइन 20-25 मिनट अब 15-20 मिनट कति मिनटपछि पनि हत्या भएको के लाग्छ? बहिनीको कोही व्यक्ति विशेषको रिस रिबीले होला अथवा लुट्नका लागि होला के लाग्छ यो उहाँको हत्या? मलाई सर अब रिसिभिङकै कारणबाट यस्तो हुन पर्छ किनभने बाहिर पछाडिबाट डाइरेक्ट खुकुरी हान्नु भनेको तपाईँको चाहिँ त्यो चोरी गरे मान्छे होइन, चोरी गर्दा भने त्यसले घर भाडा सबै लिएर जान्थ्यो है। तपाईँको हातमा लागेको औँठी अब कानमा लगाएको बुन्द्रीहरू सबै छ, एउटा सिग्री मात्र छैन अरू चाहिँ केही पनि भइहाल्छ, त्यहीको रिसले गर्दाखेरि त्यसले हत्या गरेर तिजको दिन नाच्ने गाउने गर्नु भएको थियो होला, बिहान पनि खुसी साथ बिदा हुनु भएको थियो होला है, त्यो आमासँग बसेर तिज मनाइराखेको थियो, आमासँग बसेर तिज मनाउनु भएको थियो हजुर। कति दिदी बहिनी हो तपाईँका? हजुर तपाईँका कति दिदी बहिनी हुनुहुन्थ्यो भने? मेरो बहिनी दुईटा दिदी एउटा यो कान्छी बहिनी, ए कान्छी बहिनी हो। दुःखद घटना घट्यो, तपाईँले एउटै बहिनी गुमाउनु भयो तिजमा है? त्यस्तै के भन्छन् त उनका घर परिवार। यस सम्बन्धमा हामीले मृतक रूपाका जेठाजु कृष्ण प्रसाद गौतमलाई टेलिफोन सम्पर्कमा ल्याई कुराकानी गर्दैछौ। हेलो हजुर हजुर, को कृष्ण प्रसाद गौतम जो मृतकका जेठाजु पर्नुहुन्छ होइन? हजुर म मृतकको जेठाजु हो। जुन तिजको दिन त्यत्रो घटना घट्यो यसबारे के लाग्छ तपाईँहरूलाई? कसैले हत्या गरेको आशंका केही छ कि छैन? अब हत्या गरेको आशंका भन्नुभन्दा पनि हत्या त गर्यो तर कसै प्रति अब जस्तै राग दोषको कारणले यसले गर्यो भनेर यसरी भन्ने अवस्था छैन हजुर। तर कुरो के हो भने बागलुङ जस्तो नगरपालिकाको बागलुङदेखि 5 मिनटको दूरीमा दिनधाडे 5 बजे दिनधाडे तपाईँको मान्छे जसरी खसी काटिन्छ त्यसै गरी काटिनु भनेको यो हाम्रो परिवारलाई हाम्रो सदस्य गुमाएको हामी दुखित छौँ, यो राज्यलाई पनि च्यालेन्ज हो बिल्कुल। त्यस कारणले अब हामी त यसको यति मर्माहत छौँ कि यस देशमा अब हामी ती बालबच्चा अब त्यो चाहिँ श्रीमानले आफ्नो सास गुमाएको बालबच्चाले आमा गुमाएको त्यसको पीडा त अब हामीसँग कति छ कति त्यसको पीडा त हामीले व्यक्त गर्नै सक्दैनौँ। अब कहीँ कतै हेर्दाखेरि राज्य पनि मौन हो कि भन्ने हामीलाई लाग्छ, त्यहाँले अब तपाईँहरूले सबैले यसको गुहार गरिदिनु पर्यो, हामी त त्यही आशा गर्छौँ हजुर तपाईँहरूसँग। त्यही त यो ओजेलका खबर कार्यक्रम यस्ता हत्या हिंसा कुराहरू उठाउने कार्यक्रम हो, त्यस कारणले गर्दा हामीले तपाईँहरूलाई सम्पर्क गरेका हौ। छोरा छोरी कत्र कत्र छन् अहिले उहाँका? छोरा छोरी त अब मैले अघि नै वर्ष तपाईँलाई भने होइन, अब उनीहरू सम्पूर्ण जो मृत्यु भयो उसैको डिपेन्डेन्ट छ, यो शारीरिक रूपमा सुस्थ मनस्थिति भन्दा हुन्छ, उसैले होटल व्यवसाय सामान्य क्षेत्र पसल गरेर छोरा छोरीलाई पढाउने काम गरेको अथवा बिहानबाट बेलुका चुलो जलाउने काम चाहिँ उसबाट भएको, अब यी बिल्कुल टुर कुरा बनेका छन्। यी तिनवटै लगभग श्रीमान पनि अब श्रीमती बिनाको टुरै हो। अब त्यस्तो आर्थिक अवस्था पनि एकदम प्रबल, के अरे मान्छे गए पनि मैले यो गरेर खाला भन्ने खालको आर्थिक अवस्था पनि देखिँदैन छैन। अब के अरे अब यही यो पीडामा जो मृत्यु हुने त भयो। अब यदि राज्य छ, राज्यलाई यसको च्यालेन्ज लाग्छ भने अब ऊ अपराधीलाई पक्रिदिएर हाम्रो अगाडि ल्यायो भने मात्रै यो पीडा चाहिँ कम हुन सक्छ। एक मात्र उपाय छ, के अरे राज्यले अपराधीलाई पक्रेर हाम्रो अगाडि उचाइदियो र भनेपछि हामीले पनि राज्य रहेछ, कानुन रहेछ भन्ने खालको महसुस गर्थ्यौँ, पीडा पनि कम हुन्थ्यो जस्तो लाग्छ। हजुर हजुर, त्यस्तो छ अवस्था होइन सर। अब हजुरहरूले यत्रो सहयोग गरिदिनु भएको छ, गरिदिनु भयो, कहाँबाट थाहा पाएर एकदम धन्यवाद हजुरलाई। यसलाई चाहिँ निरन्तर फलो गरिदिनु होला अवश्य पनि। अनि हजुर